الله والصلاة والسلام على رسول الله. السلام عليكم ورحمة الله وبركاته، وأسعد الله مساءكم بكل خير وصحة وبركة وسلامة. أجد الترحيب بكم أحبتي في الله في حلقة جديدة من حلقات برنامجكم عسى أن، وهذه الحلقة أحبتي في الله ستكون مخصصة يكون الحديث منصب على الجالية السرينكية باللغتين التاميلية والسنهالية. كما اعتدنا أحبتي في الله نذكركم وأيضا نذكركم أنه ستكون الحلقة القادمة بإذن الله تعالى ستكون أيضا باللغة السنهالية والتأميلية مخصصة للجالية السرينكية. فيعني نهيب بالأخوة والأخوات الأفعال وتعميمه وتذكير من كان عنده أحد من يتحدث بهاتين اللغتين لعله يعني أن يكون من يتابعنا ويستمع ويفتح الله بصائر قلبه ويهدي إلى الإسلام. أحبتي في الله يعني حتى يعني يجهز من تحت أيديكم يعني نذكركم أن تحتسبوا الأجر عند الله سبحانه وتعالى أن يجلسوا في هذه الدقائق القادمة يستمعوا ويتابعوا الإسلام. من أراد الاتصال ونطق الشهادة على الهواء ستكون هنالك يعني رقم سيظهر لمن أراد الاتصال ونطق الشهادة على الهواء. معنا الشيخ أبو الحسن في الكنترول الآن لتلقي الاتصالات ثم تحويلها إلينا لمن أراد نطق الشهادة على الهواء وبعض الاستفسارات. أيضا أحبتي في الله ستظهر أرقام الدعاة يعني دعاء سواء بالدائبة أو غيرها من اللغات ستظهر أمامكم على الشاشة تباعا لمن أراد الاتصال على الدعاة سواء أثناء الحلقة أو بعد الحلقة ويعني إفادة من تحت أيديهم. الله سبحانه وتعالى يكتب الأجر لكم، وهذه من الدعوة الله سبحانه وتعالى. وقد أثنى الله سبحانه وتعالى على من دعا إلى الله سبحانه وتعالى أو سهل سبيل الدعوة الله سبحانه وتعالى أو عمل في مجال من دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين. وجاءت الحث من النبي صلوات ربي وسلامه عليه بقوله لأن يهدي الله بك رجلا واحدا خير لك من حمر النعم. قبل حقيقة أن أبدأ هنالك لابد أن يعني إسداء الشكر بعد شكر الله سبحانه وتعالى. نشكر كل من غرد وكل من نشر إعلان هذه الحلقة وكل الحلقات السابقة، نخص بالذكر أيضا الشيخ محمد العريفي فضيلة الشيخ الدكتور الداعي المعروف محمد العريفي وفضيلة شيخنا الشيخ الدكتور عمر المقبل، نسأل الله سبحانه وتعالى أن يبارك بجهودهم. أيضا شيخنا وحبيبنا الشيخ محمد المهنة حقيقة لتفاعلهم دائما مع البرنامج يعني نشر مثل هذا الإعلان، نسأل الله سبحانه وتعالى أن يجعل ذلك في موازين حسناتهم وحسناتنا وحسناتكم أجمعين. في هذه الحلقة الطيبة المباركة أحبتي في الله أزف لكم بشرى، وهذا ما كان ليتم لولا توفيق الله سبحانه وتعالى أولا وأخيرا ومنه وفضله يعني من جهودكم يعني المباركة. نسأل الله سبحانه وتعالى جهود قادمة بإذن الله تعالى. أسلم خلال الحلقات الماضيات 439 شخص وهذا بفضل الله سبحانه وتعالى ومنه. نسأل الله سبحانه وتعالى أن يثبتنا وإياهم على دينه وأن يستعملوا إياكم في طاعته. بين يدي أو أنا بين يدي شيخين كريمين فاضلين من الدعاة الله سبحانه وتعالى فضيلة شيخنا وحبيبنا الشيخ سفر الله عبد الهادي حكم الشيخ طبعا مكتب الدعوة تبعية الجاليات في شمال الرياض. حياكم الله يا شيخ، نشكر لكم حقيقة حضوركم معنا وأنت ضيف أو مشارك دائم لنا في البرنامج. الله سبحانه وتعالى بارك في جهودك. أيضا الشيخ معاذ الصديق حياكم الله يا شيخ وبارك في جهودكم. الشيخ هذا مكتب الدعوة الصناعية القادمة وأن ينفع بكم وجعلكم مباركين. أذكر أحبتي وأخوتي في الله تعالى أن هذا البرنامج هو برعاية كريمة من مكتب الدعوة وتوعية الجاليات بالبطحاء، نسأل الله سبحانه وتعالى أن يجزيهم عنا خير الجزاء. كما اعتدنا شيخنا الشيخ سفر الله في كل حلقة قضية هامة لا ننفك عنها حقيقة، نذكر بها هي قضية يعني معرفة من هو الخالق أو دعنا نقول التوحيد، نؤصل التوحيد في قلوب الناس، وهذه قضية اختلت يعني اضطربت واختلت فيها أمم كثيرة، فنريد إلماح حقيقة أو مدخل لحديثنا أو لحلقتنا هذه تكون بأفضل حديث ألا وهو عن توحيد الله سبحانه وتعالى. الله سبحانه وتعالى الصلاة والسلام على رسول الله. بيا سهودر سهودر يعني සිංහල භාෂාව කතා කරන අපේ සහෝදර සහෝදරියන් වෙනුවෙන් මේ සවස් යාමේ පවත්වන මේ වැඩසටහන ඇත්තෙම මේ වැඩසටහන දීර්ඝ විරාමයකින් පසුව අලුතෙන් ආයෙත් අපි හමු වෙන මේ මොහොතදී ඔබ සැමට පළමුවෙන්ම අස්සලාමු අලයිකුම් රහමතුල්ලාහි බරකාතු යනුවෙන් පවසමින් මගේ මාතෘකාවට මම එළඹෙන්නෙමි. සහෝදර සහෝදරියනි අප සියල්ලන් විශේෂයෙන් මේ මැද පෙරදිග සෞදි අරාබියාවේ වෘත්තිය සඳහා පැමිණෙන අප මේ මොහොතදී මෙවැනි වැඩසටහන් තුළින් අපි බලාපොරොත්තු වෙන්නේ ඇත්තෙන්ම ඉස්ලාම් සම්බන්ධ හිතවත් සහෝදර සහෝදරයන්ට සැබෑව එහි සත්‍යය වටහාදීම. මෙවැනි වැඩසටහන්වල ප්‍රධාන අරමුණ එයයි. හේතුව අද අපේ බොහෝ සහෝදරයන් විශේෂයෙන් අන්‍ය ආගමික සහෝදරයන් අතරේ ඉස්ලාම් සම්බන්ධ බොහෝ වැරදි අදහස් ඒකට බොහෝ හේතු අපට පවසන්න පුළුවන්. කෙසේ වෙතත් ඇත්තෙන් අපි මෙතන උත්සාහ කරන්නේ ඒ සහෝදර සහෝදරයන් වෙනුවෙන් ඉස්ලාම්වල සත්‍ය ස්වභාවය වටහා දීම, තේරුම් කර දීම. ඇත්තෙන්ම ඉස්ලාම් යන මේ වදන තේරුම අපි කීකරු වීම. එහෙම නැත්නම් අපි ශාන්තිය කියන ඒ තේරුම් බොහෝ මේ වදනට අඩංගු වෙනවා. ඒ අතරින් අපි බලද්දී අපි ඉස්ලාම් යන අදහස් කරන්නේ අලිස්තිස්ලාම් ලිරබ්බිල්ලා ලිරබ්බින අල් ඛාලික්. ඉස්ලාම් යන අදහස් කරන්නේ අපිව මව පෝෂණය කරලා ආරක්ෂා කරන්නා වූ, අපිව හසුරවන්නා වූ අපේ මැවුම්කරුවා වන දෙවියන්ට, එනා ඒකයි අපි අල්ලාහ් යනෙන් සඳහන් කරන්නේ, ඒ දෙවියන්ට අපි සම්පූර්ණව අවනත වීම, අපිව ඔහුට බාර කිරීම. හේතුවයි ඉස්ලාම් තුලින් අපේ විශ්වාසයේ මුම් මේ මුළු විශ්වයම, මේ මුළු පෘථුවියම දේවල් මවනු ලැබූ දේවල්, දෙවියන් විසින් නිර්මාණය කරපු නිර්මාණයන් අපි සියල්ලම, අහස් පොළෝ, ඉරහඳ, තරු තාරකා, ග්‍රහලෝක, අපි අපේ දෘෂ්ටයට හසුරුවන දේ, නොහසු අදෘශ්‍යමාන සියල්ලම අපේ විශ්වාසය මේ මවපු දෙවියාට අයිති නිර්මාණවල්. එසේනම් මේ නිර්මාණ නිර්මාණය කරපු නිර්මාත්වරයෙකු අනිවාර්යයි. ඒ නිර්මාත්වරයා ඉස්ලාම් වලට අනුව අපේ විශ්වාසය, අපේ ඉතාමත්ම තද විශ්වාසය, ඔහු මේ සියල්ලන්ටම හාත්පසින් වෙනස් වූ මැවුම්කරුවා. මැවීම් වලට සමාන විය නොහැකි. එම දෙවියා සියලු මැවීම් වලටම සියලුම පාර්ශ්වයටම සිටිය යුත්තේ එකම කෙනයි, එක්කෙනයි. අල්ලාහ් තාලා මේ බව අපේ කුරානයේ බොහෝ විට පවසනවා. කුල් හුව අල්ලාහ් අහද්. අල්ලාහ් තාලා කුරානයේ ඉතාමත්ම කෙටියෙන් ඔහුගෙන හඳුන්වන පරිච්ඡේදයක පවසනවා. ඒ පරිච්ඡේදයේ මුලටම පවසන්න නබිතුමනි, මම අල්ලාහ් එක්කෙනයි, හැම කෙනාගේම එකම දෙවියා, හැම කෙනාගේ මනුෂ්‍යයා හැටියට, අනෙකුත් මැවීම් සැටියට මෙලොව පවතින සියල්ලම් වල එකම දෙවියා. එහෙනම් ඒක දේව විශ්වාසය. එහෙනම් බහුදේව විශ්වාසයට හාත්පසින් වෙනස් වූ විශ්වාස සංකල්පයක් තමයි ඉස්ලාම් හිමි කරගෙන තිබෙන්නේ. අන්න ඒ දේ වටහා දීමයි අපේ මේ වැඩසටහන් වල ප්‍රධානම අරමුණ. ඊට අනුව අපි විශ්වාසයේ මුළු විශ්වයම අපි සියල්ලන්ගේ මැවුම්කරුවා, ඔහු කිසිවිටකත් මේ ලෝකේ ඔහුගේ මැවීම් වලට සමාන විය නොහැකි. හැම අතින්ම අන්න ඔහුට අපි සියලු අන්දමින් අවනත වී අපේ හැමදේ ඔහුගේ අභිමතයට අනුව, ඔහුගේ කැමැත්තට අනුව අපි පවත්වාගෙන මේ පුත්වෙන්නේ. අල්ලාහ් තාලා කුරානයේ ඉතා කෙටියෙන් ඔමා ඛලක්තු ජින්න වල් ඉන්ස ඉල්ලා ලියාබුදුන්, මා මේ මනුෂ්‍යයා හා ජින් යන මේ වර්ගයන් දෙකවම, මේ දෙපාර්ශ්වයම මම මවා තිබෙන්නේ මට අවනත ජීවත් වීම සඳහා පමණි. ඔමා උරීදු මින් රිසකින්, අල්ලාහ් තාලා කියනවා මම මේගොල්ලන්ගෙන් කිසිම ආහාර පානයක් හෝ ඔවුන් කාටවත් මගේ මැවීම් වන මේ විශ්වයේ නිර්මාණවල වලට ආහාර සපයා දීම හෝ වෙනත් එවුන්ගේ අවශ්‍යතා සපුරා දීම හෝ මම ඒගොල්ලන්ගෙන් බලාපොරොත්තු වෙන්නේ නැහැ. ඒ රාජකාරිය මම ඒගොල්ලන්ට බාර දී නැහැ. මම ඒගොල්ලන්ගෙන් බලාපොරොත්තු වෙන්නේ මට සම්පූර්ණ අවනතව, මගේ අභිමතයට කැමැත්තට අනුව මම ඒගොල්ලන්ට පෙන්වා දී, මම මේ විශ්වය මාපුදා පටන් කාලෙන් කාලේ මෙතෙක් පහල කරන ලද ආගම් වලට අනුව, ඉස්ලාම් යන නමින් මම පහල කරන ආගම් වලට අනුව ඔබලාගේ ජීවිතය හැඩගස්ව ගමින් ජීවත් වෙමින් මෙලේ ජීවිතය අවසන් කර අපට මරණයෙන් මතු වූ ඒ සදාකාලීන වූ ඒ පරලෝ ජීවිතයේදී විශිෂ්ට ජීවිතය ඒ ස්වර්ගයටය අපි හිමිකම් කර ගැනීමයි අපේ අරමුණගේ අල්ලාහ් තාලා කුරානයේ සඳහන් කරනවා. අන්න ඒ සත්‍යය වටහාගෙන ජීවත්වීම තමයි ඉස්ලාම් අපට පවසන්නේ. ඉතින් ඇත්තෙන්ම අපි ආගමක් හැටියට කවුරු හෝවා බෞද්ධ හෝවා ඉන්දු වෙනකුත් ආගමක් අදහන අය හෝ වේවා අපි මුස්ලිම් අය හෝ වේවා අපි සියල්ලන්ගේම අරමුණ මේ ආගමක් ඇදහිම තුලින් අපට සහන ඒ වගේම සතුට නිදහස තෘප්තිය මේ දේවල් ලබා ගැනීම. එහෙනම් අපි අදහන ආගම් තුලින් සැබෑ ජයග්‍රහණය හිතට සහන අපි ලබා ගන්නේ නම් අන්න ඒ තමයි අපට හරි මග හා සත්‍ය මග කියන එක අපි වටහා ගන්න ඕන. අන්න ඒ දේ අපට කොතැනද තියෙන්නේ කියන එක අපි කවුරුත් විමසා බැලිය යුතුයි. අපි ටිකක් සොයා බැලිය යුතුයි. අන්න ඒට අවශ්‍ය දොරටුව විරුත කිරීම තමයි මෙවැනි වැඩසටහන අපි කවුරුත් අල්හම්දුලිල්ලා මෙවැනි අවස්ථා ප්‍රයෝජන ගනිමින් අපි මේ ගැන ටිකක් අපේ බුද්ධිය අවුස්සමින් මේ ගැන සිතා බැලීම සුදුසුයි කියන එක මම මුලින්ම මතක් කරන්න කැමතියි. ජසාකල්ලා ඛෛර් බාරක වජූදක ෂේඛ්. ෂේඛ් මුආද හිය අල් ඛදියා අල්ලතී නතහදස් අන්හා වදකරහ ෂේඛ් බාරකල්ලා ෆීක වෆීක වෆී ෂේඛ් ඛදියා අල් තව්හීද් වතذكير الناس او ඛදියා හම්මා ඛදියා අල් තව්හීද් වහිය අල්හම්දුලිල්ලා ثابتة عندنا احنا اهل الاسلام فتفضل ෂේඛ්නا. අල්හම්දුලිල්ලා ஒஸ்ஸலாத்து வஸ்ஸலாமு அலா ரசூலில்லாஹ் வஅலா ஆலிஹி ஹிஸ்பில்லாஹி அம்மா பாத். அன்புள்ள சகோதர சகோதரிகளே, இந்த ஒளி ஒளிபரப்பு நிகழ்ச்சியில் கூடிய சகல சகோதர சகோதரிகளுக்கும் அஸ்ஸலாமு அலைக்கும் வரஹ்மத்துல்லாஹி வபரகாத்து. அல்லாவின் பேரருளால் இந்த நாட்டில் நாம் வேலை செய்யக்கூடிய சந்தர்ப்பங்களில் இஸ்லாமிய மார்க்கத்தை பற்றிய தெளிவை பெற்றுக்கொள்ளக்கூடிய ஒரு படையில் பல்வேறு இடங்களில் நடைபெற்று கொண்டிருப்பதையிட்டு நாம் பெருமகிழ்ச்சி அடைகின்றோம். அன்பார்ந்த சகோதர சகோதரிகளே, உண்மையில் இந்த நாட்டில் வேலை செய்யக்கூடியவர்களை எடுத்துக்கொண்டால் பல்வேறு மதங்களை பின்பற்றக்கூடியவர்கள் இங்கு வேலை செய்கின்றார்கள். அதே நேரத்தில் முஸ்லிம் அல்லாத பௌத்தர்கள், இந்துக்கள், கிறிஸ்தவர்கள், யூதர்கள் இப்படி பல்வேறு மதங்களை பின்பற்றக்கூடிய மக்கள் இந்த நாட்டிலே வேலை செய்து கொண்டிருக்கின்றார்கள். உண்மையில் இவர்களுக்கெல்லாம் இந்த இஸ்லாமிய சத்தியான மார்க்கத்தை பற்றிய தெளிவை நாம் சொல்லிக் கொடுப்பது ஒவ்வொருவர் மீதும் பொறுப்புள்ளதா ஒரு விடயமாக இருந்து கொண்டிருக்கிறது. அன்புள்ள சகோதர சகோதரிகளே, உண்மையில் இஸ்லாமிய மார்க்கம் ஒரே இறை கொள்கையை கொண்டதாக இருந்து கொண்டிருக்கிறது. அல்லாஹ் ஒருவனை மாத்திரம் வணங்க வேண்டும், மனிதர்களுக்கும் ஒரு அறைகூவல் விடுக்கிறது. ஆனால் உலகத்தில் பிறக்கக்கூடிய எந்தொரு மனிதராக இருந்தாலும் அவன் பிறக்கின்ற நேரத்தில் உண்மையை சத்தியத்தை அல்லாஹ்வை ஏற்றுக்கொள்ளும் சுபாவத்தோடு பிறக்கின்றான். பின்னால் அவனுடைய குடும்பத்தில் இருக்கக்கூடிய மூலமாக மாற்று மதங்களை சார்ந்தவனாக மாறிவிடக்கூடிய சந்தர்ப்பத்தை பார்க்கின்றோம். அன்புள்ள சகோதர சகோதரிகளே, உண்மையில் நாம் இந்த உலகத்திலே இருக்கக்கூடிய படைப்புகளை பற்றி சற்று சிந்தித்து பார்த்தால் உண்மையிலே படைப்பாளன் யார் என்பதை தெளிவாக புரிந்து கொள்ளலாம். 1400 வருடங்களுக்கு முன்னால் எந்த விஞ்ஞான அல்லது உலக முன்னேற்றங்களும் காணப்படாத ஒரு காலம். சாதாரணமாக மனிதனுடைய முன்னேற்றத்துக்கு எந்த அடிப்படையும் இல்லாத ஒரு காலத்தில் இந்த குர்ஆனை அல்லாஹு அலைஹி வஸல்லம் அவர்கள் மீது இறக்கி வைக்கின்றான். அந்த அல் குர்ஆன் மனிதனுடைய சிந்தனைக்கு அப்பால் பேசிக் கொண்டிருக்கிறது. அந்த அல் குர்ஆன் மனிதனை சிந்திக்க தூண்டுகிறது. அல் குர்ஆனின் மூலம் ஒவ்வொரு மனிதனும் எவ்வாறு உலகத்திலே வாழ வேண்டும், அந்த வாழ்க்கைக்கு மனிதனுக்கு வாழ்க்கை என்பதை பற்றி அல் குர்ஆன் தெளிவாக சொல்லிக் காட்டுகிறது. அப்படி என்றால் அந்த அல் குர்ஆனுடைய வார்த்தைகளை முஹம்மது நபி தானாக சொல்லியிருப்பார்களா என்றால் அந்த அல் குர்ஆன் அன்றைய காலத்துக்கு மட்டும் பொருந்தக்கூடியதாக இருந்தால் அவ்வாறு ஒரு சந்தேகத்தை கொள்ளலாம். ஆனால் இன்றைக்கல்ல, காலம் வரைக்கும் குர்ஆனை படித்து பிரட்டி பாருங்கள், அந்த குர்ஆனுடைய வார்த்தைகளை வாசித்து பார்த்தால் அந்த அதை இயற்றியவன், அந்த குர்ஆனை வழங்கியவன் அல்லாஹ் ரப்புல் ஆலமீன் என்பதை நாம் புரிந்து கொள்ளலாம். அன்புள்ள மாற்று மத சகோதர சகோதரிகளாக இருந்தாலும் கூட இஸ்லாமிய மார்க்கம் யாரையும் இஸ்லாத்துக்குள்ளே வருமாறு வற்புறுத்துவதில்லை. இன்று ஏனைய மதங்களிலே மிஷனரிகள் இருந்து கொண்டிருக்கின்றன, அவர்களுடைய சங்கங்கள் இருக்கின்றன. பணத்தை கொடுத்து அல்லது வேறு உதவிகளை செய்து மார்க்கத்துக்கு அழைக்கக்கூடிய முறைகள் இருக்கின்றன. ஆனால் இஸ்லாமிய மார்க்கம் மனிதனே நீ சிந்தித்து பார், இந்த வானத்தை எப்படி படைக்கப்பட்டிருக்கிறது, இந்த பூமி எப்படி விரிந்ததாக படைக்கப்பட்டிருக்கிறது, எவ்வாறு காலையில் சூரியன் உதயமாகிறது, எவ்வாறு மாலையில் இரவாகிறது, இப்படி ஒவ்வொரு விடயத்தையும் பற்றி சிந்திக்கின்ற பொழுது அதை படைத்தவன் அல்லாஹ் என்பதை ஒவ்வொரு மனிதனும் புரிந்து கொள்ளலாம். மட்டில் யாரையும் வற்புறுத்தக்கூடாது என்று இஸ்லாம் சொல்கிறது. எதற்காக? மனிதன் சுயமாக சிந்தித்து நல்லதை தெளிவாக புரிந்து இந்த அல்லாவை புரிந்து கொள்ள வேண்டும், அந்த அல்லாவை ஏற்றுக்கொள்ள வேண்டும் என்பதற்காக. அன்புள்ள சகோதர சகோதரிகளே, அந்த அடிப்படையில் நாங்கள் நோக்கின்ற பொழுது இந்த உலகத்தில் எங்குதான் மனிதர்கள் வாழ்ந்தாலும், எங்குதான் மனிதர்கள் வாழ்ந்து கொண்டிருக்கின்றார்களோ அங்கெல்லாம் அவர்கள் பின்பற்றக்கூடிய, அவர்கள் ஏற்றுக்கொள்ளக்கூடிய தன்னுடைய எஜமானாக, தன்னுடைய தன்னை படைத்தவனாகிய, தனக்கு இறைவனாக இருக்கக்கூடிய ஒரே ஒரு இறைவன் என்பதை எல்லோருமே ஏற்றுக்கொண்டவர்களாக இருந்து கொண்டிருக்கின்றனர். நாம் பிரதானமாக எங்களுடைய வணக்கத்துக்கு முன்னால் நாங்கள் படிக்க வேண்டிய விடயம் இந்த ஓரிரை கொள்கையாக இருக்கிறது. அல்லாவை நாம் எப்படி வணங்க வேண்டும், அல்லாவை எப்படி நாங்கள் புரிய வேண்டும் என்பதை பற்றி சூரத்துல் இஹ்லாஸ் என்று சொல்லக்கூடிய அல் குர்ஆனின் ஒரு சிறிய சூராவில் அல்லாஹ் தன்னை பற்றிய அல்லாஹு ஸமத் லம் யலித் வலம் யூலத் வலம் யகுல்லஹு குஃவன் அஹத். நபியே, அவர்களுக்கு சொல்லுங்கள், ஹுவல்லாஹு அஹத், அந்த அல்லாஹ் அவன் ஒருவனாக இருந்து கொண்டிருக்கின்றான். அவனை பற்றி அவன் சொல்கின்றான், அவன் ஒரே ஒருவன். அதே போன்று அவன் சொல்கின்றான், அதாவது அவன் எதன் மீதும் தேவையற்றவன், அவன் பிறக்கவும் இல்லை, அவனை யாரும் பிறக்கவும் இல்லை. இப்படியெல்லாம் அல்லாஹ் தன்னை பற்றி அந்த வார்த்தை அந்த குர்ஆனுடைய வசனத்தில் அல்லாஹ் தெளிவாக சொல்லி காட்டுகிறான். எனவே அன்புள்ள சகோதர சகோதரிகளே, நாம் சற்று இவைகளை புரிந்து இந்த உண்மையான இறைவன் அல்லாஹ் ஒருவன் என்பதை நாம் தெளிவாக புரிந்து எங்களுடைய வாழ்க்கையை வல்ல அல்லாஹ் எங்கள் அனைவருக்கும் அருள் பாலிப்பானாக. شيخ سفر الله، طبعا نحن نتحدث نقول للناس توحيد وعبادة الله سبحانه وتعالى وإفراد الله بالعبادة وأنه مستحق بالعبادة، وهذه قضية ثابتة وواضحة عندنا. طيب هؤلاء الأقوام يا شيخ الذين اتخذوا آلهة عدة، حتى بعضهم وصل، وكنت قبل أيام مع رجل وهو رجل حقيقة ذو رتبة علمية، هذا كان البارحة، كان رجل طبعا يعتبر بروفيسور، وهو طبعا كان هندوسي، وتحدث وقال عن أن الإسلام مشابه أو قريب من الهندوسية، ولأن الهندوسية تأمر بالأخلاق وبالتعامل مع الناس وحسن، والإسلام كذا، وهي أهم قضية في يعني أهم قضايا الاختلاف، لأنه مفهوم الإسلام هو عبادة الله سبحانه وتعالى إفراد بالعبادة. فقال لها القضية مختلفة جدا، عندنا آلهة متعددة كثيرة نحتار فيها ولا نعرفها. وهذا الرجل يعتبر يعني رتبة يعني علمية عالية جدا. نحن نريد أن نبين هذه القضية. طيب من الآن بينت له هذه القضية، الآن وضحنا للناس وقلنا لهم أن الله سبحانه وتعالى واحد أحد فرد صمد، هو المستحق للعبادة، وهو خالقنا وهو رازقنا وهو الذي يحيينا وهو الذي يميتنا. طيب يا شيخ، من يعني أعرض عن هذه القضية واتخذ آلهة ولم يؤمن بالله ربا يعني وخالقا، ويعني لم يفهم إلا هو الحي القيوم، ولم يفهم قل هو الله أحد، أو أنه فهمها يا شيخ وتردد، طيب من أعرض عن هذه، ماذا سيكون جزاء هذا العبد أو هذه الأمة، ماذا يكون جزاؤه يعني إن لم يسلم ويقبل هذه القضية الهامة، ماذا سيكون جزاؤه عند الله سبحانه وتعالى يوم القيامة؟ تفضل. سهودر يعني دعنا في قلين الله تعالى جنا أهجي إكتة ديوتة هوتتي بنا إيشاتتها إكتة جنا في يوم كسي أندمين ساكت جاكيروا ده مين مهتم أبتدى بحثنا بيننا جنا آغام جنا في تيكا بلمهرين أبسطة هذه ඉස්ලාම් සමග අපි සංසන්දනය කරන ඒ මොහොතදී අනෙකුත් ආගම් අතර තියෙන ආගම් අතර හා ඉස්ලාම් අතර තියෙන ප්‍රධාන වෙනස ඒ සියලු ආගම් වලම තියෙන පොදු ලක්ෂණය ඒගොල්ලන් බොහෝ විශ්වාස කරන්නේ මැවීම් නිර්මාණවත් බුදු දහම හෝ ඉන්දු ආගම හෝ කිතුනු ආගම හෝ වෙනකුත් අද පවතින හෝ මීට කලින් පැවතිච්ච ඒ පුරාණ ආගම් සියල්ලම අරන් බලද්දී ඒවය තිබෙන්නේ නිර්මාණ හා මැවීම් වලට. එහෙම නැත්නම් ඒගොල්ල අදහන දෙව්වරුන් සමහර අවස්ථාවේදී කෝටි සංඝ 33 කෝටි දෙවි දේවතාවන් යනුවෙන් සඳහන් කරන අන්දමට එයාගේ ඒ දේව විශ්වාසය විසිරී තියෙනවා. මේ මොහොතේදී අපි මෙතනදි මතක් කරන්න කැමති ඉස්ලාම් වලට මැවීම අපට සමාන. දැන් අපි දන්නවා අල්ලාහ් තාලා කුරානයේ තමන්ගේ ලක්ෂණ ගැන සඳහන් කරද්දී ඔහු විශ්වයේ සියලු දේ වලින් තමන්ගේ නිර්මාණ සියල්ලෙන් සම්පූර්ණයෙන්ම වෙනස් වූ ඉතාමත්ම ඔහුටම ආවේනික වූ සුවිශේෂ ඔහුගේ පැවැත්ම ගැන අල්ලාහ් තාලා කුරාන සඳහන් කිස්වා ආසේ දෙවියා කිසිසේත්ම අපේ මේ විශ්වයේ මැවීම කිසිම දෙයකට සමාන විය නොහැකි. මොන අන්දමින්වත් ස්වභාවයෙන් ලක්ෂණ වලින් ගතිපැවැතුම් වලින් ස්වරූපයෙන් මොහකින්වත් හැඩයෙන් රූපයෙන් මොහකින්වත් ඔහු සමාන නැත. මෙයයි අපේ විශ්වාසය. හැබැයි දැන් අනෙකුත් ආගම්වල අපි දකින ඒ විශ්වාසයන් බොහෝ විට මැවීම මිනිස්යෙන් මෙලොව මිනිස්ය හැටියට ජීවත් වූ අය බුදුරජාණන් වහන්සේ හෝ වේවා ජේසුස් වහන්සේ හෝ වේවා එහෙම නැත්නම් ඉන්දු ආගමෙන් සඳහන් වෙන කන්නන් ක්‍රිෂ්ණන් ශිවන් මුරුහන් ගුලන් තවත් පැවසිය හැකි මේ සියල්ලන්ගේම ඉතිහාසය හැටියට සාමාන්‍ය අපේ මේ ජීවිතයට අනුව ජීවත් වූ අය. එවැගේම තවත් බොහෝ විවිධ දේවල් ඒගොල්ල අදහනවා. මේ ඇත්තෙන්ම මේ ඔක්කොම අපට තිබෙන මේ අපි මේ අද භුක්ති විඳින සියලු අවශ්‍යතාවයන් හා සියලු දේත් එක්ක මේ ලෝකෙ සෑදී ඉස්ලාම් වලට අනුව මේ කිසිවක් දේවත්වයට සුදුසුකම් ලැබීමට කිසිසේත්ම එයට සුදුසුකම් නෑ කියන එක අපේ විශ්වාසය. එහෙමනම් ඉස්ලාම් වලට අනුව කෙනෙක් මෙවැනි දේවල් මෙවැනි නිර්මාණවල වලට මෙවැනි දේවල්ට ඒගොල්ලන් වැඳුම් පිදුම් කරමින් ඒවට අවනතව ජීවත් වුවොත් එයාට ඇත්තෙම එයාගේ මරණයෙන් මතු ජීවිතය හේතු අපේ මේ ජීවිතය මෙලෝ ජීවිතය කෙටි කාලයයි සුළු කාලයයි මේක ඇත්තෙම අවිනිශ්චිත කාලය ජීවිතයක් අපේ අවසානයේ මේ ලෝකෙ සමු ගන්නවා අපට තියෙන අවසානයක් ඒ නිමාවෙන් පස්සේ අපට එළඹෙන එලොව ජීවිතය සදාකාලීනයි අවසානයක් නැහැ නිමා කුරාන සඳහන් කරන්නේ ඒ මරණින් මතු ජීවිතයේ අපේ ඉරණම තමයි ඉතා වැදගත් හේතුව ඒ නිමාවක් නැති ජීවිතය සත්‍ය ජීවිතය සැබෑ ජීවිතය ඒ සියලු දේ සැබෑ සියලු දේ සදාකාලීනයි ස්ථාවරයි එහෙමනම් ඒ ජීවිතයේදී අපේ ඉරණම කුමක්ද අල්ලාහ් කුරානයේ වල්ලදීන කෆරු අන උලායික අස්හාබුන් නාර් හුම් ෆීහා ඛාලිදූන් කවුරු මේ සත්‍ය වූ අපේ නිර්මාතවරයාව නිර්මාත අපේ විශ්වයේම මැවුම් කරුවා වටහාගෙන කවුරු ජීවත් වුනේ නැද්ද ඔහු විශ්වාස කර ඔහුගේ අනට පරිදි ඔහුගේ කැමැත්තනෝ ජීවත් තමන්ගේ ජීවිතේ පවසනවා ඔවුන්ට නිරය අපි එහෙ ලෑස්ති කොට තිබෙනවා ඒ නිරේ ජීවිතය සදාකාලීනයි එහෙ කාටවත් නිමාවක් නැහැ මොහම්මතුමා පැවසුවා ඒ නාරු ජහන්නම් ඒ නිරේ ගින්න ඒකේ අහෝරත්වයේ පවසනන්ද පවසන මොහොතේදී පැවසුවා අෂද්දු මින්නාන මර මෙලොව මේ ලෝකේ අපි භාවිතා කරන්නා වූ මේ ගින්නට වඩා 70 ගුණයෙන් ඒකේ අහෝරත්වය අධිකයි කියලා එන අපිට දන්නවා මේ ලෞකික ජීවිත අපි භාවිත කරන මේ ගින්න අපිට සුළු මොහොතක් අපිට ඉවස ගන්න පුළුවන්ද අපිට ඇඟිල්ලක් ඒ ගින්නට හිතට ධෛර්යයක් තියනවද නැහැ ඒ තරමට ඒක භයංකරයි එහෙමනම් ඊට වඩා 70 ගුණයෙන් වැඩි වූ ඒ ඊටාත්ම ඒ දරුණු ඒ ගින්න අපි කෙසේ උහුල ගන්නද එහෙමනම් රතල්ප අයහල්ලින් ආමනු කු අම්පුසකුම් අහලිකුම් නාර වකූදුහන් නාස් වල් හිජාරා මනුෂ්‍ය අවගේ යත්තනේ ඔබ වහා ඔබේ පවුලේ උදවියව මේ මහා භයංකර නිරයෙන් බේරා ගන්න ඒකට අවශ්‍ය කටයුතු මෙලොවම ඔබ කරගන්න පවසනවා. හේතුව ඒ ගින්න මොලවීම සඳහා මම භාවිතා කරන්නේ මහා පර්වත ගල්හා මේ මිනිස්යෙන් මහා පර්වත ගල්. එවැනි මහා භයංකර ඒ නිරය අපට උහුලන්න පුළුවන්ද? අපට ඒකට අපට ශක්තිය තියෙනවද? එහෙමනම් අපි ඒ නිරයෙන් අපිව ඒ අපායෙන් අපි ආරක්ෂා කරගන්න නම් අපිව මාපු දෙවියාට අපිව මේ අපට මෙලෝ ජීවිතයේ දින්නු අපට ඒ දෙවියාට අවනතව අපේ මේ ජීවිතය ගත කරමින් ජයග්‍රහණය අපි ස්ථිර කර ගැනීමයි. ඉන්ෂාල්ලා හිතන්න අපේ හිත විවෘත කරන්න අවංකව හිතන්න නිහතමානී වෙන්න ඉන්ෂාල්ලා මේ සත්‍ය වටහා ගැනීම අසීරු නෑ. වහදේනා හුන්න ජිදේන් අල්ලා කුරාන සඳහන් අපට සත්‍ය අසත්‍ය දෙක අපට ඒ මාර්ග بيرا كريا كريم صدها ان شاء الله جزاك الله خير شكرا لك شكرا وانا نذكر بان ستظهر ارقام المراد الاتصال سواء علينا او ارقام الدعاة تظهر تباعا ارقام بجهات مختلفه المراد الاتصال سواء الان على الدعاة او نخرج الى فاصل نعود بعد الاستكمال باقي حلقتنا فكونوا معنا احبتي في الله أحبتي في الله. نذكر فقط أحبتي في الله الأرقام التي ستظهر أو الرقم الذي سيظهر الاتصال لمن أراد نطق الشهادة على الهواء. إذا كان هناك استفسارات أو بعض الأخوة والأخوات العاملات ممن أسلمت يعني قبل فترة فيعني يا حبذا لو يتصل على الدعاة أنه بعد الحلقة سواء الشيخ أبو الحسن أو الشيخ سفر الله أو الشيخ معاذ أو أي أحد الدعاة تظهر أرقامهم بالتواصل معهم والاستفادة من علمهم وفضلهم ولا بأس أنه يحتسب الأجر بعض الأخوة والأخوات أنه يحضر من تكون أو زيارة المكتب لتعليمها يعني ما تحتاج من أمور دينها لأن هنالك حاجز يعني بين غالبا بين الكفيل والمكفول هو حاجز اللغة فيعني يكون توصيل المعلومة ضعيف جدا لكن لو كانت بلغتها يعني التي تحدث بها فسيكون سهل جدا بإذن الله تعالى وهذا مما يختصر المسافات والوقت ويعني أيضا تكون سوء فهم يعني من المتلقية. أسأل الله سبحانه وتعالى أن يوفقنا وإياكم بطاعته. شيخنا الشيخ معاذ هي القضية المهمة.